नमस्कार, उज्यालो 90 नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरे बुलबुलको स्वागत छ। श्रुति सम्वेगको शुक्रबारको श्रृङ्खलामा हामी विगत तीन सातादेखि अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। आज पनि सेतो धरतीको वाचन लिएर आइपुगेका छौं। आज सेतो धरतीको तेस्रो श्रृङ्खला वाचन हुन्छ। गएको साता दोस्रो श्रृङ्खलामा सानी नानीको बिहा भएको छ र उनी दुलाको घरमा पुगेकी छिन्। अब के हुन्छ सुनौ अमर न्यौपानेको उपन्यास सेतो धरतीको तेस्रो श्रृङ्खला। झरो निभिसकेको छ। त्यति लामो बाटो हिँडेर आएकी सानीमा धेरै थाकेकी हुँदी हुन्। तन्द्रामा भिजेको बोलीले भने, अब सुत है नानी, निद्रा लाग्यो, म पनि सुत्छु। केही बोलिन, यसै पनि सुतिरहेकी थिएँ। निद्रा पनि लाग्ला जस्तै भयो, तर मलाई भन्न मन लाग्यो, म त बासँग सुत्छु। बहिनी जन्मिएपछि म बासँग सुत्ने भएकी थिएँ। भोक लाग्दा खाने बेलामा, आमा र निद्रा लाग्दा सुत्ने बेलामा बाको अभाव कहिल्यै भएको थिएन, अहिले भयो। मलाई एक्कासी ए बा हो ए आमा हो भनेर रुँदै चिच्याउन मन लाग्यो, ताकि एक दिनको बाटो पारी भएका बा आमाले सुनन् र लिन आउन्। तर चुपचाप छु। सानीमा ठुल्ठुलो सास फेर्न थालिन्। निदाइछन् क्यारे, अलिअलि घुर्न पनि थालिन्। उनको अनुहार र व्यवहारमा म आमा खोजिरहेकी छु। तिनले आमाको क्षतिपूर्ति गरिरहेछ लाग्यो, सायद त्यसैले पनि मलाई निद्रा लाग्यो। बिहान भएपछि अरूले त केही कामहरू आएनन्। सासूले जे जे अराइन्, सानातिना काम त्यही गरे। सानीमाले भने जस्तै, म सानी भएर होला, थोरै कामहरू आएका। कसेर लगाउँदा लगाउँदै सानीमाले भने चाहिँ मैले पुलुकको सासूको पेटतिर हेरेँ। तिनको पेट नितम्ब चाहिँ बाहिर निस्केको छ। बिहानको खाना खाएपछि सानीमा आफ्नो घर गइन्। जाने बेलामा भनिन्, नआत्तिहाल नानी, पर्सि तिमीलाई माइत पठाउने भनेका छन्, म आउँछु। मलाई जाम भनिनन्, मैले जान्छु भन्न पनि सकिनँ। उनको घर यहाँबाट नजिकै पर्छ अरे, एक घन्टाको बाटो। सानी छँदा आमासँग आएकी थिएँ, खासै सम्झिन्न। उनी गएपछि भने मलाई आमाले छोडेर गए जस्तै नरमाइलो लाग्यो। उनी गएको हेर्दै आँगनको डिलमा बसेर म आफ्नै औँलाहरूसँग खेल्न थालेँ। पर्सि एकदम चाँडै आइदिए नै हुन्थ्यो। मेरी बहिनी र म जत्रै दुईटी केटी मेरो नजिकै आएर भने, बाउजू, जससँग जस्के म बाउजू पो भएँ। पहिलो पटक म बाउजू भएँ। औँलाहरू खेल्दा खेल्दै टक्क रोकिए। ती दुईटी केटीलाई कली र पवित्र जस्तै साथी बनाउन पाए हुन्थ्यो नि जस्तो लाग्यो। तर ती मेरा नन्द हुन्, तिनलाई मैले तपाईँ भन्नुपर्छ अरे, आदर गर्नुपर्छ अरे, किनभने ती मेरा भगवान्का बहिनीहरू हुन्। झुक्किएर मेरा गोडाले तिनको शरीरमा जता लागे पनि ढोग्नुपर्छ अरे, चाडपर्व र औँसी पूर्णिमामा पनि दक्षिणा दिएर ढोग्नुपर्छ अरे। तिनीहरूले मेरा राम्रा राम्रा लुगा चोरौँला र बुढीऔँलाको बिचमा राखेर तलमाथि गर्दै छामे, अत्केलाले मुसारे। तिनीहरूले मलाई होइन, मेरा लुगालाई प्रसित हुँदै मुसारे। आफ्ना कलिला औँलाहरूमाथि राखेर गहना चलाए। मलाई लाग्यो यिनीहरू पनि यस्तै गहना र लुगा लगाउन रहरिएका छन्, तर दुलै भन्न होइन। तिनीहरूको अनुहारमा हेरे, कुनै पनि कोणबाट ती पराई जस्ता लागेनन्। मलाई खुब मायालु पाराले हेरिरहेका छन्, छामिरहेका छन्। तिनका अनुहारका भावले मैले जस्तै दुलही बन्न नचाहे पनि दुलहीको खेल खेल्न चाहिँ खोजिरहेका छन्। जुनसुकै खेल भए पनि मलाई खेलौँ भन्न मन लाग्यो। तर सानीमाले भनेको सम्झे, तिमीलाई साथी जस्तै लाउलान्, तर ती तिम्रा साथी होइनन्, तिमी उनीहरूसँग नखेल्नु। त्यसपछि म चुपचाप लागे। ती दुई नन्द भने मेरो सामान्य आँगनमा खेल्न लागे। खेलेको देखेर मलाई पनि खेल्न मन लाग्यो। खेल्न पाउने हो भने यो घर पनि मलाई रमाइलो लाग्न थाले थियो होला। उनीहरूले खेल्न बोलाउँदा पनि मैले चुपचाप हेरिरहेँ, मात्र जान सकिनँ, उनीहरूसँग खेल्न सकिनँ। सायद म आफूलाई यसरी नियन्त्रण गर्न सक्ने थिइनँ होला। सानिमाले भनेका कुरा बिर्सिएर खेल्न जान्थे होला यदि मेरो शरीरमा लगाम झैँ बाँधेर पछाडि तानिरहने छुरा पोते बुलाकी मभन्दा ठूला सारी चोला र यो नौलो ठाउँ नभएको भए। सबैभन्दा बढी नखेल्नु भनेर सम्झाउँछन् आफू मात्र खेलिरहने चुराहरूले, किनभने चुराहरू हात हल्लाउन साथ बजिहाल्छन् गोरुको घाँटीको घन्टी झैँ। मेरो ठाउँमा पवित्र भइदिएको भए पक्कै पनि उनी यी नन्दहरूसँग खेल्ने थिएन होला। कामले साँच पर्नै लागेको छ भन्यो। घर नजिकै चौतारो रहेछ, हाम्रो घरको भन्दा पनि नजिक। त्यहाँ जान मन लाग्यो, कसैलाई नसोधी गएँ। चौतारामा बरपिपल बाहेक अरू कोही छैनन्। तिनीहरूसँगै बसेँ। मेरी आमाले जस्तै अरूका आमाहरूले पनि पिपललाई पूजा गरेका रहेछन्। क्यारे पिपलको फेद त मन्दिर जस्तै भएको रहेछ। अबिर फुल अक्षता तोजा धागोहरूले सिङ्गारिएर सुन्दर देखिएको। शृङ्गारको संरक्षण र सम्वर्धन हुन नसके त्यही शृङ्गार नै फोहोर देखिन्छ, तर पिपलको फेद फोहोर छैन। वैशाखको मन्द बतास चलिरहेको छ। बरपिपलका पातहरू बतासससँग सुस्तरी सासले बात गरिरहेका छन्। म भने एक्लै आफूसँग बात मारिरहेकी छु। एक्लोपनले आफैसँग कुरा गर्न र आफ्नो साथी आफैलाई बनाउन सिकाउँदो रहेछ। गाई हेर्न जाँदा बिहे गरी खेलेका थियौँ। प्राय गोविन्द दुलाह, म दुलै हुन्थ्यौँ। धेरै पटक म उनकी दुलै बने। त्यसरी दुलै बन्दा मनमा पनि तनमा पनि कतै बोझ भएन कहिल्यै। मन कस्तो चङ्गा हुन्थ्यो र आकाशमा उड्थ्यो, बादल छुन खोज्थ्यो। मेरो मनको चङ्गाले आकाशसँग एकङ्गालो बादल मागेर ल्याइदिए कति रमाइलो हुन्थ्यो त्यो क्षण। रमाइलो नहुने भए कसले खेल्थ्यो र? त्यसरी बिहे गर्दा अस्ति नै बिहे भएको भनेर अर्को पटक खेल्दा बिहे गर्न छोडेनौ। पटक पटक बिहे गरिरह्यौँ। स्याउलाको छानो भएको माटाको डल्लाले बनाएको सानो घर, त्यो घरलाई हामी हाम्रो घर हो भन्थ्यौँ, त्यहाँभित्र बस्यौँ भन्थ्यौँ। त्यो घर त्यति सानो हुन्थ्यो जहाँ कमिलाका बुढाबुढी मात्र बस्न सक्थे। त्यस्तो घरमा पनि हाम्रो मन सजिलै अड्थ्यो। यस्तो धेरै पटक भयो। बाआमाले पनि यस्तै खेला गरिदिनु भयो, तर मलाई नै थाहा नदिए। अलि ठुलो तामझामको बिएको हो खोला। यो खेल कसरी खेल्नुपर्छ मलाई थाहा छैन, तर हामीले आफू खुसी खेलेको बिहेको खेल जस्तो सजिलो र रमाइलो खेल यो होइन भन्ने आभास भइरहेछ मलाई। अबदेखि यो घर तिम्रो हो भनेर सानीमाले भनेको घरतिर हेरे। त्यो घर खेल्दाका बेला मेरा दुलाह गोविन्दको घर जस्तो छैन। यो घर त तिनतिर बार्दली भएको दुई तले ठूलो घर, बिहेको खेल सकिएपछि भत्काएर जाने नमिल्ने घर। यस हिसाबले पनि लागिरह्यो यो खेल अवश्य पनि धेरै कठिन छ। तिम्रो घर त अब माइती घर भयो, कहिलेकाहीँ पाहुना जस्तो भएर जाने घर भनेर सानिमाले भनेको सम्झिँदा पो म आफ्नो घर भत्काएर यहाँ आएछु कि क्या हो जस्तो भयो। त्यो घरको पिँढीमा बसेर तमाखु खाँदै गरेका हाम्रा बाभन्दा छिप्पिएका ससुरा भन्ने मान्छेलाई देखेँ। भान्साको धुरीबाट धुवा आउँदैछ, पक्कै पनि सौतेनी सासु भान्सा गर्न लागेकी हुनुपर्छ। म जत्रै नन्दहरू घर पछाडि तिँदुको रुखमुनि खेल्दैछन्, तर के खेल खेल्दैछन् मलाई थाहा छैन। बारदलीमा बसेका दुलाह नै होलान् ती, गोविन्दभन्दा ठूला, हाम्रा कान्छा काका जत्रै, जो अर्को दिशातिर फर्केर कुन्नी के गर्दैछन् तिनलाई देखेँ। एक्कासी म आत्तिएँ। त्यो घरको सट्टा त्यहाँ हाम्रो घर भइदियोस् र ती सासु ससुराको ठाउँमा मेरा बाआमा भइदिउन्, जे परे परोस् दुलाहको ठाउँमा गोविन्द भइदिउन्। त्यसो हुँदो हो त म खुसीले तीन बित्ता उफ्रिन्थे र सात फन्का नाच्थेँ होला। घरमा हेर दिक्क लागेर घरतिर हेरेँ, घरमाथि हेरेँ, आकाश देखियो। आकाशमा एकुल चराहरू हावामा पौडिँदै चौतारातिर आइरहेका छन्। ती रुखका टुप्पामा बसे, म फेदमा छु लाग्यो। मेरो एकान्तमा एकुल आकाशे चराहरू आए र मलाई एकान्त हुन दिएनन्। साँच पर्नै लागेको छ। यति बेला हामी ख्यालख्यालको घर भत्काई आ आफ्ना गाई लिएर घर जाने बेला हो। दुलाह दुलै र छोराछोरीको नाता सम्बन्ध पनि कट्टी गरेर जाने बेला हो। त्यो घरतिर हेरे, यी नाता सम्बन्ध कट्टी गरेर आफ्नो घर जान मन लाग्यो। सकिनँ, सक्दै सकिनँ। ती दुई नन्द दौडिँदै मेरो छेउमा आएर भने, घर हिँड्नुहोस् अरे भाउजू, आमाले बोलाउनु भएको छ। सानिमाले भनेको सम्झे, भनेको मान्नु। म तिनको पछि पछि लागेँ। साँच्चै मैले त्यो घर भत्काएर दुलाहसँग नाता सम्बन्ध कट्टी गरेर आफ्नो घर जानै सकिनँ। रंगी सारी गुलाबी चुनरिया रे, रंगी सारी गुलाबी चुनरिया। रात परेपछि झन अत्यास लाग्यो। निलो आकाश पनि कालो देखियो। मेरो साथी भनेको चौतारो जहाँ मेरा हरिया दुई साथी उभिरहेका छन्, जो कहिले नथाकिकन उभिरहन्छन्, ती पनि काला देखिए, रङ्गहीन, ठूल्ठूला दुई भूत जस्ता। आँगनको डिलमा बसेको ठूलो ढुङ्गो जहाँ बसेर सानीमा गएको बाटो हेर्दै रोएकी थिएँ म, त्यो ढुङ्गो पनि बाघ आएर बसे जस्तै देखियो। उज्यालो बिनाको धरती कस्तो डरलाग्दो हुँदो रहेछ। बा आमाको साथमा भएको भए अँध्यारोसँग यति धेरै डराउने थिइनँ म। मलाई कतिखेर उज्यालो होला जस्तो लाग्यो। पर्सि त सानीमा आइहाल्छिन्, घर जान पाइहाल्छु, अनि त कम्तीमा चार वर्ष यहाँ आउनु पर्दैन। चार वर्षमा कति समय हुन्छ मलाई थाहा छैन, तर धेरै लामो हुन्छ होला। ती चार वर्ष आशा र खुसी भएर मेरो मनको गर्मी हटाउन आउन्। सुत्ने बेला भयो। मेरो नजिकै दुई नन्द आए। तिनीहरूमध्ये मजत्रे नन्दको नाम रहेछ तिली। तिनी पहिले आइन्, तिनकी बहिनी गङ्गी पछि आइन्। तिनीहरूले पनि मलाई आएर अत्यास घटाउन सघाए, किनभने उनीहरूको अनुहार हेर्दा मलाई ऐना हेरे जस्तै लाग्यो। उज्यालो देखियो तर घाम देखिएको छैन। सासूले मलाई उठाइन्। मेरी आमाले जस्तो अबेरसम्म सुत्न दिएनन्। उठेँ, तिनका खुट्टामा डोगेँ। म सँगसँगै सुतेका नन्दहरू भने सुतिरहेका छन्। सासूले मलाई पँधेर लिएर गइन्। आफू सँगसँगै मलाई पनि नुहाउन लगाइन्। दिउँसो घाममा त नुहाउन भनेपछि भाग्ने म, बिहानै चिसो पानीमा कसरी नुहाएँ होला। तर त्यो नुहाउने तरिका एकदमै छोटो र सरल छ। एकपटक पानीले पुरै शरीर भिजाए पुग्यो। मेरी आमा पनि प्रत्येक बिहान यसरी नै नुहाउनुहुन्छ। पतेराबाट पानी बोक्न लगाइन्। एउटा सानो तामाको गाग्री रहेछ। 15-20 मिनटको बाटोमा पनि कम्तीमा पाँच ठाउँमा बिसाएँ होला। यदि त्यो गाग्री माटोको भएको भए मैले पहिलोपटक बिसाउँदा नै फुटाएकी हुन्थेँ होला। सासूले हराएको काम मेरी आमालाई झैँ नाइ गर्दिनँ म त भनेर भन्न सकिनँ। त्यसो भन्न नसक्दा एक एक गर्दै मेरो मनमा साना साना गाँठा पर्दै गए। कस्ता बलिया र कमिला जस्ता लाग्ने यस्ता गाँठा कसले फुकाइदिएला। पहिलोपटक सासूले दुलाको गोडाको जल खान सिकाइन्। मैले दुलाको अनुहारमा नहेरी मेरी आमाले बाको गोडा धोए झैँ धोएँ र जल खाएँ। मेरो पेट रित्तै छ। यदि रित्तो नभएको भए सायद म तिनकै गोडामा बान्ता गर्ने थिएँ होला। मेरो पेट रित्तो भएका कारण तिनका गोडाको इज्जत र मेरो इज्जत पनि जोगियो। त्यसैले गोडाको जल बिहानै खाली पेटमा खानुपर्छ भनेर बनाउनेले नियम बनाएका रहेछन् क्यारे। त्यसपछि दैलो पत्न लगाइन्, आँगन बढार्न लगाइन्, पूजाका भाँडाकुँडा माझ्न लगाइन्, पूजाका लागि फुल टिप्न लगाइन्। यति गरेर म कोठामा गएँ जहाँ म सुतेकी थिएँ। मेरा नन्द अझै पनि निदाइरहेका छन् जसरी म आफ्नो घरमा निदाउँथेँ। बाहिर निस्केर घाम हेरेँ। घाम त हेर्नै नसक्ने गरी चम्किएका। दाहिने हात पूर्वतिर फर्काएर नापेँ। पहाडको टुप्पाबाट एक बित्ता माथि आइसकेको रहेछ घाम। डर लागिरहेको छ, कतै भात पकाउन पो लगाउने हुन् कि, किनभने भात पकाउन सायद म सक्दिनँ। भात काँचो पनि हुनु भएन, डढ्नु पनि भएन। कसौडीभित्रको कुरा जान्न कति गाह्रो हुन्छ होला। तरकारी पकाउन झन् धेरै गाह्रो हुन्छ, बरु भाँडा माझ्न सजिलो। सोचे जस्तै भयो, भात पकाउनु परेन, भाँडा माझ्नु पर्यो। म कति भाग्यमानी। खुसी छु, किनभने भोलि त घर जाने दिन, बिहानै हिँड्नुपर्छ, नत्र पुगिँदैन भनेकी थिइन् सासूले नै। भोलि बिहानको घाम जसले मलाई घर पठाउँदैछ, बाबाआमाको काखमा पठाउँदैछ, झरीमा रुजेका चराहरूले घामको प्रतीक्षा गरे चाहिँ मैले भोलिको घाम कुरिरहेकी छु। दुला भनेका मान्छेको अनुहार जाने बेलामा पनि देखेकी छैन। उनी मेरो नजिक आएका छैनन्, म उनको नजिक गएकी छैन। गोडाको जल खाँदाको नजिकलाई के नजिक भन्नु। म उनको शरीरको फेदी, गोडाका नजिकै पो थिएँ। अनुहार त शरीरको टुप्पामा हुन्छ, सबैभन्दा टुप्पामा। मैले त्यता हेरिनँ। उनी भित्र हुँदा म बाहिर, उनी बाहिर हुँदा म भित्र। उनको अनुहार हेर्न कहिले भित्ताले धेरैजसो व्यवस्थाले छेकिरह्यो। बरु ससुराले सम्झाए, न आत्यल नानी, नरौ, भोलि नै तिमीलाई कोसेली सहित तिम्रो माइत पठाउँला, त्यसपछि तिमी उतै बसौली नानी, ठुली भसी मात्र आउली, तिम्रा दुला तिमीलाई लिन आसी मात्र, चार पाँच वर्षपछि। यी ससुराले पनि मलाई नानी भने। मेरा बा आमाले चाहिँ ढल्न लागेको मेवाको बोटमा कसैले टेका लगाइदिएको जस्तो भयो। ती मेरा नजिकका आफन्त जस्तै लागे। यहाँ आएपछि मेरो नयाँ बानीको विकास भएछ। आवाज ननिकालिकन रुने रोएँ। आफैले नै थाहा नपाउने गरी रुँदिरहेछु। कचौराभरि पानी भए चाहिँ जतिखेर पनि मेरो आँखाभरि आँसु देखेर सासूले भनिन्, यसले त रुन मात्र जानिरहेछ, अर्थक जानी छैन। मैले जानेका सबै कुराहरूलाई आँसुले छेकिदिएको रहेछ। के गर्नु त, आँसु आफै आइहाल्छ। सायद म आँसुको नियन्त्रणमा छु क्यारे। आँसु पीरले चलाउँछ, मन चाहिँ कसले चलाउँछ मलाई थाहा छैन। दुलन फर्काउन जाने अरे। मेरा खुट्टा भने बिहानदेखि घर जाने बाटो हिँड्न अतारिएका छन्। कोसेलीको थुन्से बोक्न डोलेकी स्वास्नी आइन्। दुलाका साथी आए एकजना बाहुन। म अझै खुसी भइनँ। अलि ढिलो गरेर सानीमा आइन्, त्यसपछि म खुसी भएँ। उनी मेरी लोकन्ती बनेकी अरे मेरो बिहेमा, तर मेरा लागि उनी सानीमा मात्र बनेकी थिइन्। हामी पाँचजना बिहानै खाना खाएर हिँड्यौँ। सबैभन्दा सानी त म सबैभन्दा अगाडि हिँड्दी। हिँड्दा बाहुनले गिज्याए, दुले नानी त यति चाँडै हिँड्ने रहेछन्, यस्तो थाहा पाएको भए त अस्ति हामी बोक्ने नै थिएनौँ नि। म कसैसँग बोलिनँ। सानिमासँग भने बोल्न थालेँ। लाग्यो एउटै बाटो पनि पुग्ने ठाउँ अनुसार कहिले कति सजिलो र कहिले कति गाह्रो हुँदो रहेछ। उही बाटो कहिले लामो कहिले छोटो हुँदो रहेछ। बाटो सजिलो छैन तर मलाई सजिलो लाग्यो, किनभने म घर जाँदैछु। कहिले सानिमासँगै, कहिले सानिमा भन्दा अघि अघि म पुतली झैँ उड्दैछु। दुलासँग बोल्यौ? बोलिनँ। किन नबोलेकी त नि? किन बोले त नि तीसँग? ती तिम्रा दुला हुन् क्या, उनीसँग अब तिम्रो पुरै जिन्दगी बित्छ। म त बाहामासँग बस्ने हो, ती त पराई मान्छे हुन्। अहिले तिमी सानी छौ, ठुलो भएपछि सबै थाहा पाउँछौ। तिमीले त उनलाई देउता मान्नुपर्छ। हेर त ती कहाँ आइपुगे। पछाडि फर्केर हेरे, थकाइ लागेर होला। ती एउटा ठुलो ढुङ्गामा बसिरहेका छन्। पहिलोपटक अगाडिबाट अनुहार देखेँ, त्यो पनि अलि परैबाट। कलिलो दुबो चाहिँ भर्खर भर्र उम्रिएका जुङ्गा पनि देखेनन् तिनका ओठमाथि। तिनलाई हेर्दा बाटोमा हिँडिरहेको कुनै नौलो बटुवालाई देखे जस्तै लाग्यो। तिनको अनुहार राम्रोसँग नहेरीमा अगाडि फर्किएँ र कुद्न थालेँ। सानीमा भन्दै गइन्, तिम्रा भगवान् कृष्ण हुनै हुन अब। मैले घरमा भगवान् कृष्णले बाँसुरी बजाएको फोटो देखेकी थिएँ। आमा दिनदिनै पूजा गर्नुहुन्छ। मनमा तिनको धमिलो नचिनिने जस्तो अनुहार सम्झना गरे। तिनको शिरमा पनि कृष्णको जस्तै ताज देखे र दुई खुट्टा खप्ट्याएर बाँसुरी बजाउँदै गरेको कल्पना गरे। तर ती पटक्कै कृष्ण जस्ता भएनन्। अनि मैले भने, भगवान् कृष्णको त मेरी आमाले पूजा गर्नुहुन्छ, उनी त कृष्ण जस्ता छैनन्। के मेरी आमाले यिनकै पूजा गर्नुहुन्छ? सानीमा हाँसिन्, म पनि हाँसिन। अघि भर्खरसम्म तिमी लाठी थियौ, जति जति घर नजिक हुँदै आउँछ उति उति तिमी बाते हुँदै जान थाल्यौ। सानिमाको कुराले म खुसी हुन थालेँ। मैले तिनलाई के गर्नुपर्छ? सेवा। कसरी? भोलि पर्सि आफै थाहा पाउँछौ। म त तिनको घर बस्दिनँ क्यारे, किनभने ती हाम्रा आफन्त होइन। आफन्त भएको भए त मामा कहाँ, सानिमा कहाँ, काका कहाँ, फुपहरू कहाँ झैँ त्यहाँ नि ल्याउनुहुन्थ्यो आमाले। त्यो कुरा नै तिमीले भोलि पर्सि मात्रै बुझ्छौ। तपाईँले यी सबै कुरा बुझ्नु भएको छ? तिमीलाई त एकदम धेरै बात मार्न आउँछ है। मेरी आमा पनि मलाई बेला बेला यसै भन्नुहुन्छ। सानिमाले पनि यसै भनिन्। मैले सानिमासँग सोधेँ, यिनीहरू कहाँ जान लाका? तिम्रो घर? हाम्रो घर किन जान लाका? एक दुई दिन बसेर फर्कन्छन्, तिमी मात्र उहीँ बस्ने। मैले कुरा नबुझे पनि टाउको हल्लाएँ। यति लामो एक दिनको बाटोमा ती दुला भन्ने मान्छे न हाम्रा नजिक आए, न हामी तिनका नजिक गयौँ, न ती बोले न म नै। तिनको आवाज र अनुहारसँग दुई तिहाई अपरिचित नै भए। तर मैले सानिमासँग दिनभरि बाटोमा बोलेका कुरा लेख्ने हो भने त एउटा किताबै बन्छ होला, गोविन्दले पढ्ने जत्रै किताब। त्यो घर छोडेर आफ्नो घर जाने बाटो लाग्न साथ कसरी कसरी मलाई बोल्न आयो। मकैको फुल उठे चाहिँ बोली फुट्यो मेरो। म धेरै बोलेँ भने आमा एक गिलास मायामा एक चम्चा रिस मिसेर भन्ने गर्नुहुन्छ, बाते। मेरो फुर्क्याले मेरो आँखा सानिमाको शिरसम्म पुर्यायो। उनले सुनको फुल लगाएकी छिन्। मलाई त्यो सुनको फुल दिनु न, तिम्रो कपाल सानो छ नानी, धान्दैन। कहिले धान्छ त सानिमा? भोलि पर्सि। मलाई कति धेरै भोलि पर्सि कुर्नु छ। भोलि पर्सिले मेरो जीवनका धेरै रहस्यहरू खोलिदिनेछ। यो भोलि पर्सि मेरो जीवनलाई दिन धेरै कुरा लिएर आउनेछ। म अर्कै हुनेछु, सबै कुरा जान्ने, बुझ्ने, ठुली। काल्पनिक स्वप्न संसारमा उड्दै मुग्ध भएँ म। यो भोलि पर्सिले मेरो जिन्दगीमा नयाँ मोड, नयाँ आयाम र नयाँ आनन्द लिएर आउनेछ। कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुनिरहनु भएको वाचन अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। कार्यक्रम श्रुति सम्वेगमा पुनः स्वागत छ। तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेग सुन्दै हुनुहुन्छ। श्रुति सम्वेगमा हामी अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। दुलाको घर भइन्जेल र त्यहाँबाट अलिकति बाटो हिँड्दासम्म पनि सोचेकी थिएँ। घर पुग्ने बित्तिकै म बा आमासँग खुब रिसाउँछु र रुन्छु। मलाई किन पराई घर पठाउनु भएको, मलाई किन डाँट्नु भएको। तर सानिमासँग कुरा गर्दै घर फर्किँदा रिस आफै मर्दै गयो। केही कुरा सानिमाबाट बुझे जस्तो पनि लाग्यो। अझ साँझतिर जब तल चौतारोबाट घर देखेँ, आँगनबाट बाटो हेरिरहनुभएका बा आमा देखेँ, मेरो गुनासो घुर्की रिस र रुवाई आफै पग्लेर सबै पानी भयो। आँखा बग्न थाले। साँझ घर पुग्दा बल्ल मलाई मन्दिर पुगे जस्तो लाग्यो, जहाँ मेरा जीवित भगवान छन्, बा आमा। ती भगवान बोल्छन्, हाँस्छन् र मलाई धेरै माया गर्छन्। मेरो फराक फुरुक बढ्न थाल्यो। पहिलेभन्दा आमालाई सघाउन पो थाले। सोध्नुभयो, कस्तो रहेछ नानी तेरो घर। आमाले मेरो खुसीलाई एक्कासी दुखाउनु भयो। भन्न चाहन्थे यही हो मेरो घर, तर केही भनिनँ। बरु अनायास भनेछु, यहाँभन्दा नि नजिकै चौतारो छ त्यहाँ। अनि मैले मनमा नै भने, तर चौतारोभन्दा माथि गोविन्दको घर छैन, चौतारोभन्दा तल फाँटमा मेरा लागि अनुमति भएको खेल्ने ठाउँ पनि छैन त्यहाँ। फेरि सोध्नुभयो, के काम हरिस् नि तेरा घर। नुहाए, दैलो पोते, बढारे, भाँडा माझे, छ्या गोडाका पानी नि खाएँ। त्यसो भन्नुहुन्न नि नानी, पाप लाम्छ नि, आफ्नो दुलाको गोडाको जल सधैँ खानुपर्छ। म केही बोलिनँ। आमाका कुरा मलाई अमिला लागे। सोध्नुभयो, सासु कस्ती रहेछन्। मैले हाँसेर भने, बच्चा पाउने, ठुलो पेट छ घैँटो जत्रै। आमाको अनुहारको भावमा एक्कासी मातृत्व उर्लेर आएर भन्नुभयो, ए बरा। मलाई पछि पो थाहा भयो, आमा पनि गर्भवती हुनुहुँदो रहेछ, त्यसैले उहाँ बढी भावुक र संवेदनशील हुनुभएको। सुरुमा त्यति राम्रा लुगा गहना लगाउन पाएँ भनेर कति खुसी भएकी थिएँ। तर घर पुगेपछि आमालाई भने, आमा मेरा गहना फुकालिदिनु न। फुकाल्नुहुन्न नि नानी, आज त कस्तो टोके जस्तो भोके, भारी बोके जस्तो। आमाले भन्नुभयो, भोलि फुकालौँला क्या। लुगा भने फेरि नयाँ नै रहेछन्। सजिलो खालको गुन्यो चोली लगाइदिनु भयो आमाले। त्यो रात आमासँग सुत्न पाउँदा म उत्पात खुसी भएँ। तर मैले आमासँग केही गुनासो गरिनँ, बासँग पनि गुनासो गर्न सकिनँ। किन बिहेलाई पूजा भनेर ढाँट्नु भएको, किन मन्दिर जाने हो, जाँदै गएर म पछि आइपुग्छु भनेर ढाँट्नु भएको भनेर। पटक पटक मेरो मनमा छाल झैँ उठेका यी प्रश्नहरू घर पुगेपछि आफै शान्त भए। आमाले भन्नुभयो, नानी त सानी छेस, ज्ञानी छेस, सबै कुरा आफै बुझ्दै जाने छेस, अब त यहीँ बस्ने छेस। बा आमाको मायाले त्यसै त्यसै पग्लिएर सोधेँ, बहिनी कहिले आउँछ नि। उनी आउँछ दुई चार दिन। बहिनी आएपछि अझ म धेरै खुसी हुनेछु, अझ खुसी हुनेछु। यी दुलाह भनेका मान्छे गएपछि तीसँग म अझै बोलेकी छैन र तिनको अनुहारमा हेरेकी पनि छैन। दङ्ग परे। ती दुलाह भनेका मान्छेलाई बा आमाले भगवान्लाई जत्तिकै सेवा र सम्मान गर्नुभएको छ। हाम्रो घरमा त्यति सफासँग सजाइएको कोठा र त्यो कोठामा त्यति राम्रो ओछ्यान कहिले देखेकी थिइनँ। उनका लागि गरेको अरे सब। बाले त भगवान्लाई भन्दा पनि राम्रोसँग ढोग्नुभयो उनलाई। आमाले पछौराले टाउको राखेर टाढैबाट शरण परे चाहिँ ढोग्नुभयो। उनलाई मैले पछाडिबाट भने हेरिरहेँ लुकेर। त्यति गर्दा पनि कस्तो कृतज्ञ जस्तो देखिएका छन् उनी। उनका लागि भनेर आमाले यति धेरै मिठा मिठा परिकार बनाउनु भयो कि यति धेरै परिकार हाम्रो घरमा कहिल्यै पाके जस्तो लाग्दैन। सायद भोलिपल्ट उनी आफ्नो घर फर्किन खोज्दैछन्। बाले भन्नुभयो, बसौँ न जयनारायण, भोलिको दिन त माथि भाइका घर सत्यनारायणको पूजा छ नि, हजुरलाई पनि बोलाएका छन्। उनले भने, बनारस जानु छ पन्न, ढिलो भइसकेछ, पर्सि नै जान्छु काकासँग। आमाले पनि धेरै आग्रह गर्नुभयो तर उनी मानेनन्। सँगै आएका उनका दुईजना मान्छेले गर्दा पनि उनलाई फर्कन हतार परेको होला भन्ने ठान्नुभयो बाआमाले। तिनी जाने कुराले बाआमाले नरमाइलो माने पनि मलाई भने साह्रै रमाइलो लाग्यो। उनी गएपछि अब म फुक्कल फाकल हुन्छु। जाने बेलामा म जेरिनिर पहिलो पटक उनी मेरो नजिकै आए। म भाग्न खोजेँ उनको अनुहारतिर नहेरी, तर उनले बिना सम्बोधन भने, भक्त। म अडिएँ। आमाले पैसा दिएछ। म केही बोलिनँ। घर पुगेपछि उसैलाई दिनु भनेर सिकाएका रहेछन् क्यारे। उनले दाहिने हात मतिर बढाए। उनको हातमा रातो थैली छ। केही नबोली मैले हात थापेँ। उनले थपक्क मेरो हातमा राखिदिए। मुठी जत्रै थैलीलाई आफ्नो मुठीमा कसेँ। गरुङ्गो रहेछ। फेरि उनी भन्दैछन्, सायद मेरो अनुहारमा हेरेर भन्दैछन्। म भने उनका खुट्टामा हेर्दैछु। बनारस जान्छु पन्न, चार पाँच वर्षपछि पढेर आउँछु। मैले लिन नआएसम्म यहीँ बसेस्। अनुहारमा हेर्दै नहेरी उनका कुरा सुने। बोलेकै यति हो। जब मैले उनको अनुहार हेर्न टाउको उठाएँ र उनीतिर आँखा सोझाएँ, उनी त अर्कोतिर फर्किसकेका रहेछन्। त्यसपछि ढोकाबाट तिनी बाहिरिए। बाआमाले भगवान्लाई झैँ टिका टालेर दक्षिणा दिएर ढोग्नुभयो, विदाई गर्नुभयो। बाआमाले कस्तो नरमाइलो मान्नुभयो उनी जाँदा, तर मलाई भने रमाइलो लाग्यो। थैली खोलेर आमा र म भएर पैसा गर्न थाल्यौँ। 30 रुपियाँ रहेछन्। आमाले भन्नुभयो, तेरो मुख हेरेका, टिकाटाला हरेका, गोडा धोका, माउरका पैसा उनी। मलाई लाग्यो मेरो जीवनको सम्पत्ति। आमा म र सानीमा मात्रै छौँ। मलाई साह्रै खुल्दुली र अचम्म लागेको कुरा, किन उनलाई बाआमाले भगवान्लाई चाहिँ पूजा गर्नुभयो। यस्तो लाग्यो, यति धेरै माया त बाआमाले मलाई पनि कहिले गर्नुभएको छैन। सानैदेखि आजसम्मको माया जोड्ने हो भने पनि त्यति धेरै हुँदैन होला। त्यो मायामा थप्नुभयो अझ त्यति नै धेरै आदर र सम्मान पनि। मैले सोधेँ, आमा उनलाई किन त्यति धेरै माया गर्नुभएको तपाईँहरूले, किन भगवान्लाई चाहिँ पूजा गर्नुभएको, किन ढोग्नु भएको। आमा र सानीमा दुवै हाँस्नुभयो, म हाँसिनँ। आमाले मेरो मकैको जुङ्गा जस्तो मसिनो कपाल मुसार्दै भन्नुभयो, उनलाई हरेका होइन नि नाली, माया त तँलाई नै हरेको हो क्या, तँलाई सधैँ माया अरिरहन्, कहिल्यै हेरा नअरुन्, तँ माथि सौता नल्याउन् भनेर अरेको माया। ती गएपछि ढुक्क भए। पहिलेका आफ्नै लुगा, काँगर, दौरा, पहिलेका गुनेचोरी पनि लगाउन थाले। लाग्यो म उस्तै भएँ, पहिले जस्तै। फर्किएपछि आमाले नुहाइदिएको पहिलो दिन जब नुहाइसकेर आफ्नो त्यही घरबुनाको बुट्टे घाँगर लगाएँ, म झन् उस्तै भएँ। जति जति म पहिले जस्तो हुँ भने लाग्दै जान्छ, उति उति खुसीका चाडहरू थपिँदै जान्छन्। खुसीका फुलमाथि उसरी नै पुतली झैँ उड्न थालेँ म। आफ्नै जीवनको सुगन्ध सुँग्दै पहिले जसरी नै खेल्न थालेँ म। जसरी हामी तल चौतारा मुनि फाँटमा खेलसकेपछि उस्तै हुन्छौँ, जस्ताको तस्तै, त्यस्तै भए चाहिँ लाग्यो। बाआमाले गरिदिएको बिहे पनि मैले गोविन्दसँग गरेको बिहे जस्तै ख्यालख्यालको रहेछ क्यारे, तर दुई चार दिन लामो, अलि बढी तामधामको खेल। जति जति मलाई बाआमाले गरिदिएको बिहे ख्यालख्यालको हो भन्ने लाग्दै गयो, त्यति त्यति म खुसीले अझै माथि उफ्रिन सक्ने भएँ। म जस्ताको तस्तै भएँ। म घर पुगेको सायद 12 दिनपछि बहिनी आई, दुलै जस्ती भएर आई। म झस्किएँ। सँगै बिहे भएको यो त अझै दुलै नै छ, ख्यालख्याल होइन कि क्या हो। बहिनी त कति खुसी पो देखी। उसका दुलाहको त ओठमाथि जुङ्गा छन्, ओठ तल र गालामा दारी। आमाले भन्नुभयो, तेरा दुलाभन्दा बहिनीको दुला जेठा हुन्, 21 वर्षका भए, बनारसमा पढेर आएका पण्डित। तिनको त दारी जुङ्गा देखेर नै डराए। अनुहार हेर्न खोज्दा पहिले दारी जुङ्गा देखिने, मैले त ज्वाइँ भन्नुपर्छ अरे। ती दारीवाल पनि भोलिपल्टै गए। त्यसपछि बहिनी पनि म जस्तै भए। मेरी बहिनीलाई मलाई जति पनि थाहा छैन, ऊ त पुरै ख्यालख्याल र रमाइलोमा छे। म भने बेला बेला झस्किरहेँ। जब सोध्छन् आफन्त र छिमेकीहरूले, तिम्रा दुला कहाँ छन्, घरमा को को छन्, सासू ससुरा कस्ता छन्, तिम्रा दुला तिमीलाई लिन कहिले आउँछन्, बिना भसी त दिनदिनै सिन्दुर लाग्नुपर्छ नि, यस वर्ष तिजाँ तिमीले आफ्नो दुलाका लागि व्रत बस्नुपर्छ। वैशाख, जेठ, असार, साउन, भदौ, साँच्चै तिजा आयो भदौमा। आमाले भन्नुभयो, तैँले आफ्नो दुलाको दीर्घायुका लागि व्रत बस्नुपर्छ। त्यसपछि म फेरि जस्केँ। भोको बस्नुपर्दा मलाई झन् भोक लाग्यो। मेरो भोको पेटमा तिनको अनुहार आएन, सम्झना आएन, भोक मात्रै आयो। भोकले तिम्रो बिहे भएको ख्याल ख्याल होइन, साँच्चै हो भनेर पेटभित्रबाट समेत आन्द्रा र आमाशयसँग भने जस्तो लाग्यो। तर म अझै पूर्ण रूपले विश्वस्त हुन सकेकी छैन, आन्तरिक रूपमा बिहे स्वीकार्न सकिरहेकी छैन। माथि हजुरबाको घरतिर एक्लै गएँ। घरमा हजुरबा हजुरआमा कोही हुनुहुँदो रहेनछ, काकी मात्र हुनुहुँदो रहेछ। के गरौँ कसो गरौँ भएँ। हजुरबाको छिमेकी घर पछाडि मेरै उमेरका दुईवटा केटाकेटी खेल्दै रहेछन्। कानलाको डिलमा बसेर हेरिरहेँ। उनीहरूले मलाई देखेका छैनन्, बडो एकचित्त भएर घर बनाई खेल्दैछन्। तिनीहरू के कुरा गर्दैछन् त्यो मैले बुझिनँ, तर बडो तन्मयपूर्वक कुरा गर्दैछन्। मलाई पनि उनीहरूले खेलाइदिए हुन्थ्यो नि जस्तो लाग्यो। तत्काल केही भन्ने आँट गर्न सकिनँ। अझ नजिक गएँ, अझै नजिक गएँ। मलाई पनि खेलाउन है भन्न मात्र लागे कि के थिएँ, केटाले रिसाउँदै लात्तीले हानेर घर भत्काइदियो। केटी पनि रिसाई, रिसाएर मात्र पुगेन उसलाई। हारगुहार मागी करेसा बारीमा झारू खेल्दै गरेकी आइमाईसँग, सासु आमा हेर्नु न, यी मुर्दारले मेरो घर सबै भत्काइदियो। ती आइमाई झारू खेल्दा उखेल्दै जुरुकको उभिएन र जिब्रो टोक्दै अप्काइन्। तत् त्यस्तो भन्नुहुन्छ आफ्ना बाहुनलाई? कति छट्टा कियो नखचरी, मुखा जे आओ त्यही बोल्ने हो नि, मुन्छेले सुने के भन्छन्? सुन्न त मैले सुनिरहेकी छु, तर केही भनिरहेकी छैन। सायद म उनले भनेको मान्छेभित्र पर्दिन। जस्किए, ती त साँच्चैका दुलादुलै पो रहेछन्। दुबईको एकै उमेर, सात आठ वर्षका ती सासु रहेछन् दुलाइकी। पछि तिनले सम्झाउँदै भनिन्, दुलालाई मुर्दार सुर्दार भन्नुहुन्न नि, उसको त तैँले पूजा हार्नुपर्छ, उसका लागि व्रत बस्नुपर्छ। यस्तो बोलिस् भने त भगवान रिसाम्नुहुन्छ र शराब दिनुहुन्छ, बुझिस्? फेरि जस्के, म जति त त्यो केटी पनि जस्किन होला। केटीले हारेको महसुस गरी, केटाले जितेको, आफूमाथि बडो गर्व गरे चाहिँ गर्यो केटाले। त्यसपछि तिनीहरू एकअर्कालाई हेराहेर गरे, तर खेलेनन्। म चुपचाप फर्किएँ। केही समयपछि हेरेको तिनीहरू फेरि उसरी नै खेल्दैछन्, तर म गइनँ त्यहाँ। घरबाट हामीले चामल भिजाएर लगेका छौँ, गाई चरिरहेकै छन्। म र पवित्र ढुङ्गामा चामल पिन्न लाग्यौँ। चामलको रोटी पकाएर खान हामीले त्यसो हरेका। कली र बहिनी आगो छल्काउन लागे। गोविन्द र महेश्वर दाउरा खोज्न गए। सबैले मेहनत गर्दा गर्दै पनि रोटी त काँचै काँचै, कतै डढेको भयो। तर पनि हामी सबैलाई नपुगे जस्तै भयो। हारालुच गरेर खायौँ, उत्पात मिठो भयो। अघाएपछि हामी खेल्न थाल्यौँ। खेल्ने बेलामा बिहेको कुरा उठ्यो। त्यही प्रसङ्गमा पवित्रले सम्झाइन्, तारा तिमीहरू दिदीबहिनीको त साँच्चैको बिहा भयो नि है? फेरि म जस्के, बहिनी भने उस्तै छ। 9 वर्ष कि म र 7 वर्ष कि बहिनीमा फरक त हुने नै भयो। होइन, मेरो साँच्चैको बिहे भएको छैन भनेर मैले भन्नै सकिनँ, कुनै प्रतिवाद गर्न पनि सकिनँ। अरू केही बोलेनन्। कलीले सोधिन्, तिम्रो दुलाको घर कहाँ हो नि? मैले भने, थाहा छैन। मलाई त्यो गाउँको नामै थाहा थिएर त म के भनौँ। एकैछिनपछि मेरो प्रसङ्ग बिर्सेर हामी खेल्न थाल्यौँ, बिहेकै खेल। मेरो बिहे भएपछि लामो समयको अन्तरालमा पहिलोपटक खेल्दैछौँ, फेरि यस्तो खेल। खेलको तयारी हुँदै गर्दा मैले गोविन्दसँग सोधेँ, गोविन्द मैले बिहाको खेल खेल्नुहुन्छ? उनले अत्यन्त सहज तरिकाले हाँसेर भने, किन हुन्न, भइहाल्छ नि। आधा खुसी हुँदै फेरि सोधेँ, साँच्चैको बिहा भएपछि नि बिहाको खेल खेल्नुहुन्छ र? भइहाल्छ नि, म खुसी भएँ। प्रशस्त छन्। चौतारो मुनि तल फाँटमा चराउन जानुपर्छ। गएँ। गाई हेर्ने अरू कोठालाहरू पनि छन्। कोही खेल्दैछन् अनेक खेल, कोही गाउँदैछन् अनेक गीत, कोही नाच्दैछन् अनेक नाच। म के गरौँ, माथि चौतारामा ठिटा हुनै लागेका केटाहरू छन्, पढ्दै गरे जस्ता, लेख्दै गरे जस्ता। म गएपछि उनीहरू अलि असहज जस्ता भए। तिनीहरूको असहजताले म टक्क अडिएँ। जाउँ कि नजाउँ भएँ, आफैसँग अल्मलिए। गोविन्दका आँखामा माथि परे ती मुसुक्का हाँसे। त्यो हँसाइ मलाई स्वागतद्वार जस्तै लाग्यो, निम्तो नपाई आएकी केटीलाई गरेको स्वागत जस्तै। म उनीहरू नजिकै पुगेँ। मलाई नि कखरा सिकाइदेऊ न, आम्दो रहेछ त तिमीलाई, कखरा भनिहाल्यो। भन्न आएर भो, लेख्न आउँदैन, कखरा भन्न जानेर भो, देख्दा चिन्दिन। कखरा चिनेपछि क्यार छेउ, गाई हेर्दिन, के हेर्छौ त नि? मास्टर नै हुन्छु र तिमीहरू जस्तै केटाहरूलाई पढाउँछु। ती हाँसे, म तिनीहरू जति हाँसिन, केटीहरूलाई पढाउँदिनौ, सबैलाई पढाउँछु। तिनीहरूले धुलेपाटी पनि ल्याएका रहेछन्, एउटा पुरानो किताब पनि। धुलेपाटीमा मलाई लेख्न दिएनन्, मागेको भए दिन्थे कि कुन्नी, मागिन। मैले भुइँलाई नै धुलेपाटी बनाएँ। भुइँ तिनीहरूले ल्याएको काठको सानो धुलेपाटीभन्दा कति ठुलो धुलेपाटी हो भन्ने कुराको बोध भयो मलाई। भुइँलाई धुलेपाटी र छेस्कालाई कलम बनाउनु गोविन्दले नै सिकाएका हो। अरूले त्यति वास्ता नगरे पनि गोविन्दले मेरो वास्ता गरे। उनको वास्ताले मेरो हात समाएर क र ख सिकाउन खोजे, तर क र ख म आफैले लेखेँ। जानी रच्यौ त, क र ख मात्रै त हो, कसरी जान्यौ? बिर्स्यौ, अस्ति तिमीले नै सिकाएका त हो नि। कस्तो सम्झे कि तिमीलाई पनि नाम छ अब? म मक्ख भएर उनलाई हेरेँ। उनले ग घर ङ लेख्न सिकाए, मेरो हात समाएर धेरै बेरसम्म सिकाए। ङमा पुगेपछि उनले भने, ङ भनेको तिमी हौ। कसरी? नाकाथोपले ङ भनेर उनले मेरो नाकको देब्रीतिर पोराको पालमा चोराउनाले देखाए, जहाँ मेरो नाक छेडेको पाल छ र पालमा फुली फुलेको छ। उनको नाक छेडेको छैन किनभने उनी केटा मान्छे हुन्। त्यसपछि म केटी हुँ भन्ने कुराको अझ बढी बोध भयो मलाई। गोविन्दले बोध गराइदिए। कानमा पनि 10-12 ठाउँमा छेड्ने चलन, ढुङ्ग्री, माडबारी, सिनमुन्द्री लगाउने ठाउँ। नाकमा पनि 2 ठाउँमा छेड्ने चलन, फुली र बुलाकी लगाउने ठाउँ। केटाहरूको त कान मात्र छेडे पुग्यो, लोतीमा 1-1 पाल, 2 साना मुन्द्री लगाउने ठाउँ। त्यो पनि ठिटो भएपछि लगाउनु पर्दैन। मलाई लाग्यो आइमाई भनेको धेरै ठाउँमा छेडिने जात रहेछ, उसले जीवनमा धेरै छेडिनुपर्छ। आमा बेला बेला भन्नुहुन्छ, हामी छोरीहरू चाल्नु जस्तो हुनुपर्छ, अनेक ठाउँमा छेडिएर, तनमा पनि छेडिएर, मनमा पनि छेडिएर, र जीवनको त्यही चाल्नुले भुस ढुङ्गा फोहोर छानेर सफा कुरा मात्र दिन सक्नुपर्छ आफ्नो लोग्ने छोराछोरी आफन्त र समाजलाई। कदेखि ङसम्म पटक पटक लेखेँ धुली भुइँमा। मलाई लेख्न आए जस्तै भयो। धेरै पटक लेखेर आफूसम्म पुर्याएर छोडेँ मैले ङमा। गोविन्दलाई भने, म ङ भए तिमी के नि? मैले कदेखि ङसम्मका अक्षर देखाएर भने। उनी दङ्ग परे, केही बोल्न सकेनन्। फेरि फेरि सोधिरहे, अन्कनाउँदै आकाशतिर हेरे, मुसुक्क हाँसेर भने, ग कसरी? किनभने मेरो नाम गोविन्द हो। यो कुरा मैले सोचेकै थिइनँ, सोचेकै थिएँ। उनले घ भन्लान्, घर जस्तो घ, किनभने उनी लोग्ने मान्छे, घर बनाउने मान्छे, जुन घरमा उनी दुलै ल्याउँछन्। त्यस्तैमा तीन तले बुढी कराइन्। उनी गोठालाहरूसँग रिसाउँदै आइन्, तिमीहरू के हेर्न आएका हौ? यहाँ तिमीहरूका डाम्नाले सबै मकै खाएर सखाप पारे। म दौडिँदै आफ्ना गाई हेर्न गएँ। ला नभन्दै हाम्रै गाईले उनको बारीको मकै खाएका रहेछन्। उनले मलाई खुब गाली गरिन् र भनिन्, पख्लिस तँलाई। पख्लिस तँलाई भनेको के हो मलाई थाहा भएन। अब के गर्ने भनेको उन तिनले? तिनी गाउँमा अलि नजातिर छुद्रमा गरिन्छन्। मलाई डर लाग्यो, मैले धुले भुइँमा लेख्न सिकेकीले पख्लिस भनेकी उनकी, उनका मकै हाम्रा गाईले खाएर। डर लाग्यो। गाउँमा केही बुढाबुढीहरूको मुखबाट धेरै पटक सुनेकी छु, छोरीले पढे भने पहिला जान्छन्, बोक्सी हुन्छन् र बौलाउँछन्। सोचेँ किताबमा पहिला जाने कुरा सिकाइदिएको हुन्छ क्यारे, म त्यो पहिला जाने सिकाउने पाठ बाहेक अरू पाठहरू मात्र पढ्छु। पढे पनि पहिला जान्न, बिहे भइसक्यो कि बाहुनकी छोरीले यस्तो सोच्नै सक्दिनँ। किताबमा बोक्सी मन्त्र पनि सिकाइदिएको हुँदो रहेछ क्यारे, त्यो मन्त्रसँग मैले खुब डर लाग्यो। बोक्सी मन्त्र त म कुनै हालतमा पनि पढ्दिनँ, म त राम्रा राम्रा कथा कविता जीवनी मात्र पढ्छु, ज्ञानका कुरा पढ्छु, मास्टर नै हुने कुरा मात्र पढ्छु, पहिला जाने बोक्सी हुने र बौलाउने कुरा पढ्दिनँ। आमा भन्नुहुन्छ, छोरीको काम दुना टपरी काँस्नु, बत्ती काट्नु, घर सम्हाल्नु, स्वास्नी हुनु, छोराछोरी पाउनु, आमा हुनु, बुहारी हुनु, घर परिवारलाई सन्तुष्ट पार्नु, यी सबै कुराका माझमा म छु। यस कुराले मलाई चिन्तित बनायो कि यस्ता कुरा किताबमा हुँदैनन्, ती पनि म पढ्छु। साँझ गाईहरू गोठमा बाँध्न मात्र के लागेकी थिए। तीन तले बुढी कराउँदै हाम्रो आँगनमा आइहालिन्। मेरो त सातो पुत्र उड्यो, टोले थर्किने गरी कराउन थालिन्, ए ठुली, तिम्रा गाईले हाम्रा सबै मकै खाए, यस्ता केटकेटलाई गोठालो पठाएर हुन्छ? गाई पाल्न सकिने एउटा गतिलो गोठालो पठाउन सकिन्न? आमा दङ्ग परेर मतिर हेर्नुभयो। मैले भुइँतिर हेरेँ, रिसाएर बलियो बोलीमा हपार्नु भयो, गाई हेरिनस्, जति भने पनि नलाम्ने, यसलाई कति कराम्न पर्ने हो, साह्रै गालपारा भयो यही हो त। म केही नबोली बुढी औँलाले भुइँ कोट्याउन थालेँ। ती अझै कड्किन थालिन्, के हेर्थे? दिनभरि चौतारामा बसेर केटाहरूसँग पढेर हो कि खेलेर बस्थे तिम्रो छोरी? के गाई हेर्थे? अनि खान्न त गाईले मकै? त्यही बेला बा पनि आउनुभयो अङ्गालोभरि पाखुरी घाँसको भारी लिएर बकेर्नु मैसीले दुध दिएको रहेनछ दुध फकाउन के भयो भनेर बाले पनि कट्टीमा हात राखेर मलाई र ती बुढीलाई पालै पालो हेर्नुभयो बाले मतिर फर्केर हप्काउँदै भन्नुभयो खुरुखुरु गाई नरेर कसले तँलाई चौतारा बसेर केटाहरूसँग भुल्ने भनौ भन् त अर्काले वचन नान्दा त मरे जस्तो लाग्छ हामीलाई म सुस्तै चुपचाप त्यसपछि बाले उनीतिर फर्केर भन्नुभयो कति दण्ड तिर्नुपर्छ भन्नु त दिदी के कराम्नुहुन्छ गाईले चारवटा बुटा मकै खायो भनेर मुन्छेले खाएको हो र गाईले खाएको हो पशुले झुक्केर खाएको हो उनले ठुलै दण्ड दिए भने चाहिँ भनिन् एक मोहरतिर पुरै गरो सखाप पारिन्छ तिर्नै पर्छ एक मोहर त बाले केही नबोली इष्टकोटको भित्री खल्तीबाट पैसाको थाली झिक्नु भएर थालीबाट एक मोहर झिकेर थप्पक तिनका हातमा दिनुभयो तिनी चुपचाप लागेर गइन् त्यसपछि मलाई बाआमाले दुवैले पालै पालो गाली गर्नुभयो म चुपचाप लागेँ मलाई भने मनमनमा लाग्यो त्यो एक मोहर गाईले मकै खाएको दण्ड होइन मैले गुरुसँग पढेको शुल्क तिर्नुभएको हो बाले श्रुति सम्वेगमा यतिन्जेल तपाईँ अमर न्यौपानेको उपन्यास सेतो धरतीको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ अर्को साता मदन पुरस्कार प्राप्त अमर न्यौपानेको सेतो धरतीको चौथो श्रृङ्खला लिएर आउनेछौँ तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरी बुलबुल बिदा चाहन्छौँ शुभरात्रि